एन्टेना फाउन्डेसन नेपालको उत्पादन नेपाल चौतारी। नमस्कार, म गणेश आचार्य, कार्यक्रममा तपाईँलाई स्वागत छ। स्थानीय विकास मन्त्रालयले देशभरिका नगरपालिका, जिल्ला विकास समिति र गाउँ विकास समितिको काम कारवाही बारे प्रत्येक वर्ष परीक्षा लिन्छ। कुनै विशिष्ट श्रेणीमा पास हुन्छन् र पुरस्कार पाउँछन्, कुनै फेल हुन्छन् र सजाय पाउँछन्। 75 जीविसहरूको मूल्याङ्कन गर्दा एकदमै अनुदानै गुमाउ, सबै किसिमको अनुदान गुमाउने चाहिँ 11 जिल्ला थियो भनेदेखि 20% अनुदान कटाउने जिल्ला चाहिँ 12 थियो। स्थानीय विकास मन्त्रालयले लिने परीक्षामा नगरपालिका, जीविस र गाविसले न्यूनतम शर्त पालना गरेका छन् या छैनन् भन्नेलाई आधार बनाइन्छ अनि त्यही आधारमा अङ्क पनि दिइन्छ। त्यही अङ्कका आधारमा फेल या पास निर्क्यल हुन्छ। यिनै स्थानीय निकाय कसरी फेल हुन्छन् या पास हुन्छन् भन्ने विषयमा आज हामी छलफल गर्दैछौँ। यो कार्यक्रम तपाईँ देशभरिका विभिन्न स्थानीय रेडियो र हाम्रो वेबसाइट www.afn.org.np सुन्दै हुनुहुन्छ। आजको कार्यक्रमका बारेमा तपाईँलाई भन्न मन लागेका कुरा एसएमएस मार्फत हामीलाई पठाउन सक्नुहुन्छ। त्यसका लागि मोबाइलको म्यासेज बक्समा एनसी टाइप गरी स्पेस दिएर नाम र ठेगाना सहित आफ्नो कुरा खुलेर लेख्नुहोस् अनि हामीलाई 5500 पठाउनुहोस्। हामी फेसबुकमा पनि छौँ, टाइप गर्नुहोस् nepalchautari.afn अनि त्यो पेजलाई लाइक गरिसकेपछि त्यहाँ आफ्ना कुराहरू पोस्ट गर्न सक्नुहुन्छ। स्थानीय विकास मन्त्रालयले हरेक वर्ष देशका 75 जिल्ला विकास समिति, 58 नगरपालिका र 3915 गाउँ विकास समितिले यो वर्ष योजना तथा बजेट कतिको सही तरिकासँग कार्यान्वयन गरे भनेर अनुगमन गर्छ। स्थानीय विकासका लागि गएको बजेट कसरी खर्च भयो, कति अनुशासित ढंगमा खर्च गरियो, जनताको सहभागिता कति गराइयो, तोकिएको समयमा काम सकियो अथवा सकिएन, परिषद कहिले भयो, लेखा परीक्षण कतिको पारदर्शी छ, यस्ता शीर्षकको आधारमा नम्बर दिइन्छ। एकैछिन स्थानीय विकास मन्त्रालयका सहप्रवक्ता प्रेम कुमार श्रेष्ठको कुरा सुनौ। यो हरेक वर्ष स्थानीय निकायहरूको मूल्याङ्कन गर्ने र मूल्याङ्कनको आधारमा जिल्ला विकास समिति, गाविस र नगरपालिकाहरूलाई समेत हामीले अनुदान दिँदाखेरि घटबड गर्ने चाहिँ गर्ने गरेका छौँ र पर्फर्मेन्सको आधारमा नै मूल्याङ्कन गर्ने र त्यो मूल्याङ्कनको आधारमा बजेटलाई आबद्ध गर्ने गरिएको छ। कुन आर्थिक वर्षको रिजल्ट छ अहिले हामीसँग? अहिले हामीले 67-68 चाहिँ स्थानीय निकायहरूले गरेको कामको मूल्याङ्कन भइसकेका छ र 68-69 भएको कामको मूल्याङ्कनको लागि अब टोलीहरू अब जिल्लामा जाने क्रममा छ। 58 नगरपालिकामा कति पास हुन्छन्, कति फेल हुन्छन्, यसको रेसियो के छ? अनि जीविसहरूमा चाहिँ कुन कुन जिल्ला चाहिँ सफल हुन्छन्, कुन कुन जिल्ला चाहिँ असफल हुन्छन्? यो यति जिल्ला पास गर्ने, यति नगरपालिका पास गर्ने भनेर त्यसमा कोटा छैन। विभिन्न इन्डिकेटरहरू तयार गरिएको छ, न्यूनतम शर्त र कार्य सम्पादन मापनको, त्यो शर्तहरू पुरा गरेको आधारमा नै कतिपय जिल्ला पास हुन्छन्, कतिपय नगरपालिकाहरू पास हुन्छन्, फेल हुन्छन् र त्यो उहाँहरूको पर्फर्मेन्सको आधारमा चाहिँ मूल्याङ्कन गर्ने गरेका छन्। 75 जीविसहरूको मूल्याङ्कन गर्दा हामीले अब एकदमै अनुदानै गुमाउ, सबै किसिमको अनुदान गुमाउने चाहिँ 11 जिल्ला थियो भनेदेखि 20% अनुदान कटाउने जिल्ला चाहिँ 12 थियो। त्यस्तै अब मूल्याङ्कनको आधारमा 100 गरिएको छ, 100 36 50 नम्बर आयो भनेदेखि त्यस्तो जीविसहरूको चाहिँ अनुदान अघिल्लो वर्षको तुलनामा यथावत रहन्छ, घट्दा पनि घट्दैन, बढ्दा पनि बढ्दैन। त्यसैले अब यो 55 भन्दा बढी 65 आउनेहरूको लागि चाहिँ 20% अनुदान थप हुन्छ। त्यस्तै 66-80 नम्बरसम्म ल्याउने जीविसहरूको लागि चाहिँ 25% अनुदान थप हुन्छ भने 81 अङ्क ल्याउने जीविसहरूलाई 30% अनुदान थप गर्ने चाहिँ व्यवस्था छ। जस्तो मसँग यो तपाईँहरूले निकाल्नु भएको जीविसको एउटा रिजल्ट रहेछ, भक्तपुर र धनकुटा चाहिँ 81 or 100 बढी अङ्क प्राप्त गरेर न्यूनतम शर्त पुरा गरी कार्य सम्पादनमा सबै क्षेत्रमा सफल भएका जिल्ला विकास समितिहरूको सूचीमा रहेछ। 30% थप रकम पाउने, थप अनुदान पाउने भनेर लेखेको के हुन्छ प्रमुख आधारहरू यिनीहरूलाई यो नम्बर दिने आधारहरू चाहिँ? धेरै किसिमको क्राइटेरियाहरू चाहिँ यहाँ व्यवस्थित गरिएको छ। खास गरी हामीले यो मापनका कार्यक्षेत्रहरू हेर्दाखेरि एउटा योजना तथा कार्यक्रम व्यवस्थापन क्षमता कस्तो छ यसलाई चाहिँ विभिन्न 9 सूचकहरू हामीले तयार गरेका छौँ। त्यस्तै गरेर अब बजेट व्यवस्थापनलाई पनि हामीले आधार मान्छौँ, वित्तीय व्यवस्थापनलाई आधार मान्छौँ, वित्तीय स्रोत परिचालन क्षमतालाई आधार मान्छौँ, बजेट निकासा र कार्यक्रम कार्यान्वयन क्षमतालाई पनि आधार मान्छौँ। त्यस्तै सञ्चार र पारदर्शिताको कुरा छ, अनुगमन र मूल्याङ्कनको कुरा छ, त्यसभित्र पनि हामीले विभिन्न किसिमका सूचकहरू चाहिँ तयार गरेका छौँ। ती सूचकहरूमा कसले काम समयमा सम्पन्न गर्नुभयो, दक्षता देखाउनु भयो, त्यसको आधारमा नै अनि टोलीबाट यहाँ मूल्याङ्कन भएर आइसकेपछि त्यसको आधारमा हामीले रिजल्ट निकाल्ने गर्छौँ। डिटेल्समा हामीले सूचकमा गएर हेर्ने हो भनेदेखि जस्तो हाम्रो प्लानिङ प्रोसेसको सुरुको चरणदेखि नै हामीले मूल्याङ्कन हेर्ने गर्छौँ। जस्तै पूर्व योजना तर्जुमा गोष्ठी गाविस नगरपालिकाहरूले समयमा गर्नुभयो कि गर्नु भएन, अनि त्यो जिल्ला विकास समितिहरूले फेरि गाविसहरूलाई सिलिङ र मार्गदर्शन पनि समयमै पठाउनु पर्ने हुन्छ, त्यो समयमा गर्नुभयो कि भएन। त्यस्तै प्राथमिकता प्राप्त योजनाहरू छनौटमा सर्वसाधारणको सहभागिता व्यापक रूपमा गराउनु भयो कि भएन, ती कुराहरूलाई पनि यो जुन हाम्रो एउटा निर्देशिका छ त्यसको महत्त्वको आधारमा चाहिँ नम्बर विभाजन गरिएको छ। वास्तवमा यो फेयर मूल्याङ्कनको एउटा आधार भइराखेको छ, त्यसैले अहिले आफ्नो स्थानीय निकायमा बजेट थप गराउनलाई बाहिरी तत्त्वहरूको प्रभाव पार्नुभन्दा पनि आफ्नै दक्षता अभिवृद्धि गरेर क्यापासिटी बढाएर र समयमा काम सम्पादन गरेर चाहिँ आफ्नो प्रभावकारिता देखाएर बजेट बढी तान्ने चाहिँ क्रममा स्थानीय निकायहरू रहेकोले हरेक स्थानीय निकायले अहिले आफ्नो क्षमता बढाउने काममा नै लागिरहेका छन्। उहाँ हुनुहुन्थ्यो स्थानीय विकास मन्त्रालयका सहप्रवक्ता प्रेम कुमार श्रेष्ठ। श्रेष्ठसँगको कुराकानी हामी केही पछि पनि जोड्नेछौँ, अब भने एउटा सफल नगरपालिकाको कुरा गरौं। मन्त्रालयले गरेको 2068-69 कार्य सम्पादन मापनको नतिजा आउन बाँकी छ। मेरो हातमा अहिले 2067-68 पछिल्लो सर्वेक्षणको न्यूनतम कार्य सम्पादनको नतिजा छ। यसमा देशका 58 नगरपालिकाहरूमध्ये पहिलो नम्बरमा छ दोलखाको भीमेश्वर नगरपालिका। 100 अङ्क पाएर भीमेश्वर नगरपालिकाले आफूलाई पहिलो नम्बरमा उभ्याएको छ। भीमेश्वर नगरपालिकाको सफलता खोतल्दै हुनुहुन्छ दोलखाको सैलुङ एफएमका साथी अर्जुन दाहाल। दोलखा सदरमुकाम चरिकोटबाट 15 उकालो लागेपछि सिम्पानीमा पुगिन्छ। पर्यटन प्रवर्धन लगायत चरिकोट बजारको सरसफाईको प्रयोजनका लागि यहाँ पोखरी निर्माण गर्न लागिएको छ। विगत 3 निर्माणको काम भइरहेको यो पोखरीको निर्माण कार्य अन्तिम चरणमा छ। भीमेश्वर नगरपालिकाको सहयोगमा स्थानीय बासिन्दा यो पोखरी निर्माणमा जुटेका छन्। अहिले म पोखरी निर्माण हुँदै गरेको स्थल सिम्पानीमा छु। युवराज थापा, भीमेश्वर नगरपालिका, वार्ड नम्बर 10, सिम्पानी। म चाहिँ यो सिम्पानी पोखरीको कार्य समितिको कोषाध्यक्ष पोस्टमा छु। अरू ठाउँमा चाहिँ काम नगर पैसा पहिला लिएर जान्छन् काम गर्छु भनेर, उनीहरू चाहिँ अब कामसाम गर्दैन, उनीहरूको अब आफ्नै केही मिल्दैन होला, सायद त्यही समितिभित्र केही मिल्दैन होला। काम सम्पन्न गर्दाखेरि अब निस्किराख्ने कुरा भनेको चाहिँ आर्थिक पाटो पनि हो। तपाईँहरू यो आर्थिक पारदर्शिताको कुरालाई चाहिँ कसरी मिलाइराख्नु भएको छ? खाता सञ्चालन त 3 छ, अध्यक्ष, कोषाध्यक्ष र सचिव, एउटा महिला हुन्छ। कतिको बिल भएको छ उहाँको काम नापेर त्यो अनुसारले अनि हामी फेरि बसेर समिति हामी बसेर मिटिङ सिटिङ बसेर अनि त्यसपछि अब यति पैसा दिने, यिनीहरूको काम यति भएको छ, यति पैसा दिने भनेर त्यो हिसाबले हामी सार्वजनिक रूपमा चाहिँ भेला गरेर होइन यति यति अहिलेसम्म खर्च भयो, यति यति चाहिँ हाम्रो पैसा आएको थियो भन्ने खालको सार्वजनिक सुनवाई हामीले गरिसक्यौँ। को को आउनुहुन्छ यो सार्वजनिक सुनवाईमा? हाम्रो सार्वजनिक सुनवाईमा राजनीतिक दल आउनुहुन्छ होइन, त्यसपछि भीमेश्वर नगरपालिकाको आयुष्प आउनुहुन्छ, अनि इन्जिनियरहरू आउनुहुन्छ, अन्त हाम्रो स्थानीय गाउँलेहरू बस्छ। सिम्पानी पोखरी जस्तै नगरपालिकामा आउने विभिन्न योजनाहरूमा सर्वसाधारणको प्रत्यक्ष संलग्नता हुने गर्दछ। यस काममा स्थानीय राजनैतिक दलहरूले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। विष्णु श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यहाँ प्रतिनिधित्व गर्छु। पहिला चाहिँ वार्ड भेलाहरू हुन्छ, जुन वार्डमा नि हामीले केही पैसा छुट्याएको हुन्छौँ र त्यहाँबाट चाहिँ अब नपुग जस्तै नगर स्तरीय योजनाहरू हुन्छ, त्यसले चाहिँ हामी के गर्छौँ यहाँ बसेर यो नगरपालिका 4 राजनीतिक दलको चाहिँ एउटा प्रतिनिधित्व छ र एउटा समन्वय कुन चाहिँलाई गर्नुपर्ने हो, कुन चाहिँ आवश्यकता हो र त्यसलाई चाहिँ हामी बढी चाहिँ दलीय हिसाबमा 4 दलको सल्लाह अनुसार नै हामी त्यसलाई चाहिँ महत्व दिएर हामी चाहिँ त्यसलाई चाहिँ बजेट छुट्याउँछौँ। भनिसकेपछि स्थानीय स्तरमा आएका योजनाहरू नगरपालिकासम्म आइपुग्दाखेरि तपाईँहरूले एक किसिमको समन्वय गर्नुहुन्छ? समन्वय गर्नु नगरका हिसाब साहब लगायत चाहिँ इन्जिनियर साहबहरू र दलका साथीहरू बसेर चाहिँ अब यसो गर्दा चाहिँ अब उहाँहरू सल्लाह लिन्छौँ किनभने प्राविधिक दिवसमा सल्लाह लिएर चाहिँ यो चाहिँ के छ भन्दाखेरि यो चाहिँ नगरिनु हुने भनेपछि उनीहरूको पनि सल्लाह लिएर चाहिँ हामीले चाहिँ बजेटिङ छुट्याउँछौँ हामी। कतिपय ठाउँमा चाहिँ के देखिन्छ भने राजनैतिक दलहरू बिचमा एक किसिमको सहमति नहुँदाखेरि योजनाहरू सर्वसम्मत रूपमा पास नहुने अनि त्यसकारण आफ्नो आफ्नै योजनाहरू आउने योजनाहरूमा दोहोरोपन हुने पनि देखिन्छ। भीमेश्वर नगरपालिकामा त्यस्तो चाहिँ बजेटिङ दोहोरेको पनि छैन, कतिपय कुराहरू पहुँचको भरमा आउने कुरा चाहिँ अब यो जहाँसम्म लाग्छ यहाँ चाहिँ आएको पनि छैन। किन छैन भने चार डाइन दलले यसलाई चाहिँ गर्नै पर्छ भन्ने कुरा भइसकेपछि मात्रै हामी गरेका छौँ र चाहिँ यहाँ फलानाले यति लगो तिनीहरूले यसरी लगो मैले पारेको भन्ने कुरा चाहिँ हामीमा त्यो कुरा आएको छैन। ज्ञानेन्द्र प्रधान नेकपा एमाले भीमेश्वर नगर कमिटी अध्यक्ष, यसलाई हामीले स्थानीय तहमा एउटा उपभोक्ता समिति बनाउँछौँ, त्यो उपभोक्ता समितिलाई पनि चेक एन्ड ब्यालेन्स गर्नको निम्ति हामीले एउटा अनुगमन समिति बनाइदिएका छौँ। त्यो अनुगमन समिति भनेको सकेसम्म स्थानीय जनता त्यही प्रत्यक्ष संलग्न भएका जनतालाई राखेर उपभोक्ता समिति छुट्टै र अनुगमन समिति छुट्टै बनाएर त्यही हिसाबले हामीले कामलाई अगाडि बढाएका छौँ। देशभर रहेका 58 नगरपालिकाहरूमध्ये दोलखाको भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष 2067-68 उत्कृष्ट कार्य सम्पादन गरे बापत सर्वोत्कृष्ट भएको थियो। 100 अङ्कको विभिन्न मापनका शर्तहरूमा यस नगरपालिकाले 87 अङ्क प्राप्त गरेको थियो। अहिले म चरीकोट स्थित नगरपालिकाको कार्यालयमा छु। कार्यालयमा मसँग कुराकानी गर्न नगरपालिकाको कार्यालयका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदी हुनुहुन्छ। उहाँ विगत एक वर्षदेखि नगरपालिकामा कार्यरत हुनुहुन्छ। त्यो क्राइटेरियाहरूभित्र हेर्दाखेरि जस्तो बजेट स्थानीय शासनतर्फ के छन् भन्दा 5-7 भूमिका छन्। सहभागितामूलक नगर योजना बनाउनु पर्ने, प्रणाली बनाउनु पर्ने, त्यो हामीले बनाएका छौँ। अब कतिपयले पनि बनाएको छैन, कसैले बनाएको छैन, कुनै कुनै नपुगे होला, त्यो हामीले बनाएको छौँ। त्यसमा हाम्रो नम्बर पुरा छ। अनि जस्तो लैङ्गिक समानताका कुराहरू हामीले बजेट छनौट गर्दाखेरि त्यो पनि हामीले पुरा गरेका छौँ। त्यसै गरेर सामाजिक परिचालन, सहरी गरिबी न्यूनीकरण सम्बन्धी कार्यक्रम हामी ल्याएका छौँ। यो चाहिँ विशेष गरी के हुन्छ भने आफ्नो बजेटभित्र रहेर, आफ्नो बजेट क्षमताले जति छ त्योभित्र रहेर कार्यक्रम गर्ने हो। अब हामीसँग जति स्रोत साधन छ त्योभित्र, जस्तो हामीले सूचनाको व्यवस्थापन र पारदर्शिता हामीले गरेका छौँ, त्यो पनि हाम्रो एउटा राम्रो पक्ष छ। अनि त्यसै गरी हामीले आचार संहिता र सम्पत्ति विवरणहरू तयार गरेका छौँ। भनेपछि यसरी हेर्दै जाँदा सरस्वती हामीले चाहिँ पुरा अङ्क प्राप्त गरेका, अरूभन्दा राम्रा गरेका क्षेत्रहरू छन्, निकै छन्। राजनैतिक पार्टीहरूको चाहिँ कस्तो खालको सहयोग समन्वय पाउनु भएको छ? मेन हामीलाई राजनीति सहयोग चाहिँ कहाँ छ भन्दा कार्यक्रम छनौट गर्दाखेरि, जस्तो यो हाम्रो चाहिँ क्राइटेरिया यो छ है, हामीले यो क्राइटेरियाभित्र बसेर गर्नै पर्छ भन्दाखेरि उहाँहरूले एकदम सपोर्ट गर्नु भएको छ। र क्राइटेरिया भन्दा बाहिर नजाउँ भन्दाखेरि होइन, जानु हुँदैन, हामीले नियम ऐन र सिद्धान्तभित्रै बस्नुपर्छ भनेर उहाँले सपोर्ट गर्नु भएको छ। त्यस विषयमा हामीलाई सहयोग प्राप्त भएको छ। राजनीति पक्षबाट काममा हामीलाई अप्ठ्यारो अहिले परेको अहिलेसम्म मैले महसुस गरेको छैन। 100 अङ्कको मापनमा हामी 87 छौँ भनिसकेपछि अझै हामीले पुरा गर्न नसकेका त्यस्ता बुँदाहरू चाहिँ के छन्? हामीले प्रशासनिक खर्चको अधिकतम सीमा त्यो पालना गर्न सकेका छौँ। त्यसले के भन्छ भन्दाखेरि आन्तरिक आमदानीको 40% भन्दा बढी प्रशासनिक खर्च गर्न पाइने भन्दैछ। अब हाम्रो 50 लाख करिब करिब आन्तरिक आमदानी छ, त्यसको 40% भनेपछि हामीसँग 20 लाख रुपियाँ जति हुनसक्छ होइन। भनेपछि हामीले 20 लाखमा चाहिँ प्रशासन चलाउन सक्दैनौँ। त्यसमा हामीले वास्तवमा हामी सकेका छैनौँ र हामीले नम्बर पनि प्राप्त गर्न सकेका छैनौँ। नेपाल चौतारीका लागि सैलुङ एफएम दोलखाबाट म अर्जुन दाहाल। कार्य सम्पादन मूल्याङ्कनमा पहिलो भएपछि भीमेश्वर नगरपालिकाले आफूले पाउने अनुदानमा थप 30% अनुदान बढी पायो। भीमेश्वरको सफलताको मुख्य कारण थियो आर्थिक पारदर्शिता र प्रशस्त जनसहभागिता। देशको एकमात्र महानगरपालिका काठमाडौँ चाहिँ 2065 साल यता वर्षेनी असफल नगरपालिकाको सूचीमा दर्ता हुँदै आएको छ। करको अभिलेख नराखेर, बेरोजुको रकमबारे हरहिसाब नराखेर, लेखा परीक्षण नगराएर बसेको काठमाडौँ महानगरपालिका सबैभन्दा असफल दुई नगरपालिकामा सधैँभरि गनिँदै आएको छ। एकैछिन यो रिपोर्ट सुनौ। काठमाडौँ वीर अस्पताल बाहिरको फुटपाथमा बटुवाको ठेलमठेल छ। अस्पतालको मुख्य गेट अगाडिको बाटोको दुवैतिर मोटरसाइकल र कार जीप पार्किङ गरिएका छन्। बीचमा जसोतसो एउटा गाडी छिर्ने ठाउँ बाटोलाई छाडिएको छ। पार्किङ स्टाफ लेखिएको हाफ ज्याकेट लगाएका 4 युवाहरू बाटोको दायाँपट्टि मोटरसाइकल मिलाउँदैछन्। दिनेश श्रेष्ठ, बाइक गर्ने साथी त हुँदैन तर चाप चाहिँ अति चाप हो। कति रुपियाँ उठाउनुहुन्छ पार्किङबाट? दिउँसोभरि राख्ने बाइकलाई 10 रुपियाँ लिन्छ होइन, अनि अरूलाई चाहिँ 5 रुपियाँ। 10-15 मिनट, आधा घन्टा जति आयो भने चाहिँ 5 रुपियाँ भन्दा लिँदैन। खास त एक लाइन मात्रै पार्किङ गर्न पाइने हो अरे नि त, यहाँ त 2 लाइन पार्किङ छ नि त। त्यो त मलाई पनि जानकारी छैन, म पनि काम गरेर धेरै भएको छैन होइन। वीर अस्पताल अगाडिको यो पार्किङ क्षेत्र काठमाडौँ महानगरपालिकाले स्वीकृति दिएको क्षेत्र हो। महानगरपालिकाले निर्धारण गरेको स्थान अर्थात् अस्पताल अगाडिको बाटोमा दायाँतिर मात्रै पार्किङ गर्नुपर्ने स्वीकृति छ। तर बाटोको दुवैतिर नै पार्किङ गराइन्छ। अनि पार्किङ शुल्क पनि मोटरसाइकललाई 5 रुपियाँको सट्टा 10 रुपियाँ उठाइन्छ र कार पार्किङको 10 रुपियाँको सट्टा 20 रुपियाँ। काठमाडौँ महानगरपालिकाको स्वीकृति पाएका यस्ता सशुल्क पार्किङ स्थान महानगरभित्र 35 वटा छन्। तर पार्किङ गर्नेहरू भन्छन् अहिले 50 वटा जति ठाउँमा शुल्क उठाएर पार्किङ गराइन्छ, त्यो पनि निर्धारित भन्दा दोब्बर पैसा। तर महानगरपालिकालाई यी कुराको जानकारी छैन। काठमाडौँ महानगरपालिकाका राजस्व अनुगमन अधिकृत हरि कुँवर: काठमाडौँ महानगरपालिका स्वयं आफैले कर्मचारी राखेर पार्किङ स्थल उठाउने कार्य गर्दैन। एउटा चाहिँ टेन्डर पार्छ, त्यसलाई हामीले पार्किङ रूपबाट सञ्चालन गर्न दिन्छौँ। दुई पाङ्रेलाई प्रति घण्टा रु 5, चार पाङ्रेलाई प्रति घण्टा रु 10, र दुई पाङ्रेलाई 1 घण्टा भन्दा बढी भयो भने रु 10, र चार पाङ्रेलाई 1 घण्टा भन्दा बढी भयो भने रु 20। भन्दा बढी उठाउन नपाउने गरी सम्झौतामा व्यवस्था गरेर यो अनुसार कार्यान्वयन गर्नुहोस् भनेर उहाँहरूलाई हामीले जिम्मा दिएका छौँ। तपाईँ मोटरसाइकल चढ्नुहुन्छ, तपाईँलाई लाग्छ कहीँ गएर 5 रुपियाँमा पार्किङ गर्न पाइन्छ? उनीहरूले रु पहिले 10 माग्छ, तर यो 10 होइन नि भनेपछि तपाईँको 1 घण्टा भन्दा बढी भएन भन्ने कुरा होइन, मेरो भर्खर हो भनिसकेपछि यसरी बोल्ने मान्छेलाई उसले कम लिन्छ, अन्यथा चाहिँ उनीहरूको चाहिँ सिस्टमै डेभलप भएको जस्तो देखिन्छ। हरेक मोटर पार्किङ स्थानबाट महानगरले प्रत्येक दिन कम्तीमा 1,000 रुपियाँ उठाउँछ, तर उठेको पैसा कहाँ खर्च हुन्छ महानगरपालिकालाई त्यो पनि थाहा छैन। न आर्थिक कारोबारहरूको श्रेष्ठता राख्ने गरिएको छ, न त लेखा परीक्षण नै भएको छ। यस्ता जनगुनासो बढ्दै गएपछि प्रधानमन्त्री कार्यालयको मातहतमा रहने राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौँ महानगरपालिकाको अनुगमन गरेर प्रतिवेदन तयार गर्यो। प्रतिवेदन भन्छ, काठमाडौँ देशभरिमा सबैभन्दा भद्रगोल र भ्रष्ट नगरपालिका हो। सतर्कता केन्द्रका शेरबहादुर ढुङ्गाना: पत्रकार मित्रले सोध्नुभएको थियो राष्ट्रिय सतर्क केन्द्रले अध्ययन गरेछ, यसलाई कसरी हेर्नुहुन्छ भन्दाखेरि हाम्रो प्रमुखजीले भन्नुभएको थियो, तपाईँको दिमागमा एउटा भद्रगोलको परिकल्पना गर्नुहोस्, त्यही नै काठमाडौँ महानगरपालिका हो। सूचना सञ्चार मन्त्रालयमा नियमित रूपमा भएको पत्रकार सम्मेलनमा स्थानीय विकास मन्त्रालयका प्रवक्तालाई अर्को पत्रकारले सोध्नुभयो, तपाईँ स्थानीय विकास मन्त्रालयको प्रवक्ता भएको नाताले तपाईँ के भन्नुहुन्छ भन्दा उहाँले भन्नुहुन्थ्यो महाभद्रगोल। हामीले आयव्ययको अवस्था पनि हेरेका छौँ, जिन्सी सामान कसरी राखेको छ त्यो पनि हेरेका छौँ, प्रारम्भिक लेखापरीक्षक प्रतिवेदन पनि हामीले पायौँ। त्यो एउटा विषय मात्रै चाहिँ कमजोरी छ भनेर भनियो भने महानगरपालिकामा भएका भद्रगोलको अपमान गरेको ठहर छ। सतर्कता केन्द्रबाट भद्रगोल उपमा पाएको काठमाडौँ महानगरपालिकाले स्थानीय विकास मन्त्रालयले गरेको आर्थिक वर्ष 2066-67 को अध्ययनमा देशको सबैभन्दा असफल नगरपालिकाको पगरी पनि पहिरियो। मन्त्रालय अन्तर्गतको स्थानीय निकाय वित्तीय आयोग सचिवालयका उपसचिव बद्रीनाथ घिमिरे: पोहोर पनि काठमाडौँ महानगरपालिका असफलको सूचीमा थियो र अहिले पनि उसले न्यूनतम शर्त पूरा गर्न सकेको छैन। अब काठमाडौँले के दण्ड बेहोर्नु पर्छ? काठमाडौँ महानगरपालिकालाई एलजीसीटीबी कार्यक्रमको तर्फबाट जाने थप अनुदान र नेपाल सरकारले दिने पुँजीगत अनुदान मध्ये 22 करोड जति चाहिँ रकम उसको कटौतीमा हुन्छ, अर्को नगरपालिकामा यो रकम थपिएर जान्छ। फेल भएको चाहिँ संस्थाहरूलाई दात्री निकायहरूले अनुदान चाहिँ नि अब नदिने किसिमको उनीहरूको नीति छ। स्थानीय विकास मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने काठमाडौँ महानगरपालिकाले योजना तथा बजेट स्वीकृति, प्रगति समीक्षा, करका स्रोतहरूको अभिलेख, लेखा परीक्षण, खरिद योजना, जिन्सी व्यवस्थापन, बेरुजु फर्च्युट लगायतका कामहरू गरेकै छैन। स्थापना कालदेखि महानगरपालिकाका कर्मचारीहरूले लिएको पेस्की 12 करोड पुगिसकेको छ, तर अहिलेसम्म 1 रुपियाँ पनि फिर्ता भएको छैन। महानगरपालिकाको नगद मौजदात 2 करोड रुपियाँ देखिन्छ, तर त्यो पैसा देशका विभिन्न बैंकका खाताहरूमा त्यत्तिकै हराइरहेको छ भन्छन् कार्यालयका कर्मचारीहरू नै। पाँचजना विभिन्न क्षेत्रका उपसचिव र एउटा सक्षम सहसचिव राखौं र त्यसलाई 1 वर्ष मात्रै अवधि दिउँ, त्यसले सुधारको लक्षण देखाउनेछ र त्यतिखेर चाहिँ त्यहाँ रहेका 13 संगठन जुन छ नि कर्मचारी संघ संगठनहरू तिनीहरूलाई त्यतिन्जेलको लागि चाहिँ आराम गर्नुहोस् है भनेर भनिदिनुहोस् र तिनीहरूलाई काम गर्न दिनुहोस्, त्यो सुध्रिएको हुनेछ। देशको एक मात्रै महानगरले कार्य सम्पादनमा राम्रो गरेर अरू नगरपालिकालाई बाटो देखाउनु पर्ने हो, तर आफै देशभरिका नगरपालिका भन्दा अन्तिम स्थानमा झरेको छ। काठमाडौँ महानगरपालिकाले 1 वर्षमा 22 करोड रुपियाँ अनुदान गुमाउँदा 5 वर्षमा 1 अरब भन्दा बढी रुपियाँ गुमाइसकेको छ। त्यति पैसा अहिले महानगरपालिकामा आउन सकेको भए भत्किएका धुलोटे बाटोहरू बन्थे, नयाँ पुल पुलेसाहरू बन्थे, साथै अरू ठूला परियोजनाहरू पनि काठमाडौँमा लागू गर्न सकिन्थ्यो। तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम नेपाल चौतारी सुन्दै हुनुहुन्छ। कार्यक्रम नेपाल चौतारी तपाईँ देशभरका 70 भन्दा बढी एफएम स्टेशन र हाम्रो वेबसाइट www.afn.org.np मार्फत सुनिरहनु भएको छ। कार्यक्रम सुनिरहँदा तपाईँलाई भन्न मन लागेका कुरा हामीलाई एसएमएस मार्फत पठाउन सक्नुहुन्छ। त्यसका लागि मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेख्नुहोस् अनि हाम्रो नम्बर 5500 पठाउनुहोस्। तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ। त्यहाँ हाम्रो पेज हो www.facebook.com/nepalchautari.afn। आजको कार्यक्रममा हामी सफल र असफल स्थानीय निकायको कुरा गर्दैछौ। अर्को असफल नगरपालिकाको कुरा गरौं। पछिल्लो नतिजा अनुसार नै पछिल्लो स्थानमा रहेको छ सर्लाहीको मलङ्गवा नगरपालिका। आर्थिक अनुशासनमा एकदमै कमजोर देखिएको अनि जनसहभागितालाई व्यवस्था गरेकोले मलङ्गवा नगरपालिका असफलको सूचीमा परेको हो। एकता एफएम सर्लाहीका साथी सुरेश बिडारी कुरा गर्दै हुनुहुन्छ स्थानीय पत्रकार अमन कोइरालासँग। अनुसन्धान गर्ने क्रममा चाहिँ कस्ता कस्ता सूचनाहरू बाहिर आए? विकराल स्थिति छ क्या यो आर्थिक अनियमितताको, सायद यो दण्डहीनता अनि यो आर्थिक अनियमितता उत्तिकै कुनै पनि काम नगरिकनै भयो भनेर चाहिँ लाखौँ रुपियाँ चाहिँ फर्सेट भएको, यस्ता स्थिति विकराल स्थिति छन् त्यहाँ। कर्मचारीहरू चाहिँ के भन्छन्, कार्यकारी अधिकृत नभएको कारणले समस्या भयो भन्छन्, तपाईँहरूले चाहिँ के हेर्नु भएको छ? होइन, यो पनि एउटा वास्तवमा समस्या हो। एउटा जिम्मेवार अधिकारी जसलाई तोकिएको जिम्मेवारी हुन्छ, त्यो अधिकारी नहुँदाखेरि के हुन्छ भने निमित्तको भरमा लामो समय चल्यो नगरपालिका। निमित्तको भरमा चल्दाखेरि के हो भनेदेखि यो गैर जिम्मेवार ढङ्गले चल्यो, उसले चाहिँ त्यो त्यसको जो आधिकारिक व्यक्ति नहुँदाखेरि त्यो निमित्त पाएको अवसरलाई चाहिँ आय आर्जन गर्ने रूपमा दुरुपयोग गर्ने क्रम बढ्यो निमित्त पाएकाले, र यसलाई चाहिँ रोकथाम गर्नुपर्ने यहाँको जो समाज हो त्यसका चाहिँ केही ठुला मान्छेले पनि यसमा चाहिँ सँगसँगै त्यो बहती नदीमै अमखरा डुबाएर आफूले पनि पानी निकाल्ने काम गरे। तल्लो तहको जनता चाहिँ पिल्सिए भयो, विकास निर्माणबाट ऊ चाहिँ वञ्चित भयो, र केही बोल्ने रोकथाम गर्नुपर्ने व्यक्तिहरू चाहिँ तिनीहरूसँगै मिलेर चाहिँ यसलाई आर्थिक उपार्जनको माध्यम बनाए। तपाईँले धेरै समाचारहरू प्रकाशन गरिसकेपछि प्रभाव चाहिँ त्यहाँ कस्तो पर्यो? के हो भनेदेखि एउटा जनतामा जागरूकता आयो, जसले गल्ती गरेका छ आधिकारिक निकायबाट चाहिँ कारवाहीको केही पहल भइदिएको भएदेखि अहिलेसम्म यो स्थितिमा पुग्दैन थियो होला। तर एउटा के भने जनस्तरमा चाहिँ एउटा एकदम व्यापक चेतना र यस विरुद्धमा एकदम उनीहरूको चाहिँ संगठित हुने क्रम चाहिँ बढ्दै गएको छ। तर कसैमाथि पनि कारवाही नहुनु, राज्यले त्यसमा उदासीन हुनु, यी कुराहरूले गर्दाखेरि चाहिँ त्यो अनियमितता गर्नेहरूलाई चाहिँ कुनै असर पर्न सकेन। धेरै रिपोर्टिङ तपाईँले गर्नुभयो, त्यहाँको वास्तविक अवस्था चाहिँ के रहेछ? त्यहाँ उधारोमा समेत काम गर्ने भने पछाडि त्यहाँ त काम भएको होइन कि यो जम्मै कागज मिलाउने काम भएको, उधारोमा कसैले कामै गर्दैन। खासमा तिर्नुपर्ने लगभग 5 करोड छ नगरपालिकाले, उनीहरूको आमदानी भनेको जम्मा 50,000 मात्र ब्याङ्कमा बग्यो त बाँकी छ। अब त्यत्रो विदिन उधारोमा कसरी काम भयो यो त एकदम आश्चर्यचकित हुने कुरो हो। गाडी साधन स्रोत छैन, फ्युलमा त्यतिकै खर्च देखिया छ, कसलाई दियो? लेखा परीक्षण नगरिकन उनीहरूको निकासा हुनु नपर्ने हो। फेरि अर्को चौमासिक निकासा हुने यस्तो जुन क्रमहरू हुन्छ, जस्तो गाविसमा भयो नगरपालिकामा भयो, यी सबै ठाउँमा के भइरहेछ भनेदेखि आन्तरिक लेखा परीक्षण पनि नहेर्ने, महालेखा परीक्षणको कार्यालयबाट भएको लेखा परीक्षण पनि नहेर्ने यी सिस्टम भएको छ क्या। त्यो कुनै पनि अधिकारीले आफ्नो जिम्मेवारी ठाउँमा ननिभाएको। गुनासोको थुप्रो सुनेपछि साथी सुरेशले मलङ्गवा नगरपालिकाका निमित्त अधिकृत राजकुमार महतोलाई भेट्नुभयो। यो मलङ्गवा नगरपालिका चाहिँ कमजोर देखिएको छ, के कारणले? प्रत्येक नगरपालिकामा कार्यकारी अधिकृतको दरबन्दी छ र हाम्रो यो मलङ्गवा नगरपालिकामा कार्यकारी अधिकृतको सिट जहिले पनि खाली नै हुन्छ। जुन मेन दायित्व भोग्नुपर्ने जुन पोस्ट छ त्यसमा कहिले प्राविधिक शाखाको इन्जिनियरलाई पठाइदिनुहुन्छ होइन, कहिले खाली नै हुन्छ। त्यो मेन कारण के हो, कार्यकारी अधिकृत नभएको कारणले गर्दाखेरि यो हाम्रो एनसिपिएम भन्ने जुन हामीहरू लास्ट इयर फेल गरेछु र त्योभन्दा विगतमा पनि फेल गरेछु, सबभन्दा मेन कारण कार्यकारी अधिकृतको अनुपस्थितिको कारण नै हो। के भने अब सार्वजनिक लेखा परिचालन नहुने, त्यसपछि समयमा काम पनि सम्पन्न नहुने, अनि फेरि आएको रकमहरू पनि पारदर्शी नदेखिने जस्तो देखिन्छ, यो के कारणले हो? यो लेखा परीक्षण हाम्रो भइसकेछ, पारदर्शिता पनि हाम्रो पारदर्शी छ। हामीहरू काम गर्दाखेरि विगतमा पनि जगेरा कोषको काम गरे हामीहरू, जुन यो ढलानको काम छ त्यसमा पनि हामीहरू कति लयी छ, कहिलेसम्म काम सम्पन्न गर्नुपर्ने, उपभोक्ता समितिको अध्यक्ष को छ, पारदर्शिताको हिसाबले बोडी टाङ दिए थियौँ हामीहरू। त्यस्तै जुन काम पनि हाम्रो नगरपालिकामा हुन्छ पुरा नगरमा नै हामीहरू त्यसलाई जो आए पनि इस्टिमेट चाहियो भने इस्टिमेट पनि दिन्छु, र बोर्ड टाङेको हुन्छ प्रत्येक ठाउँमा हाम्रो धरौटीबाट पनि सापट्टि लिएर खर्च गरेको छ। पेस्की एकदमै धेरै देखिन्छ हाम्रो यहाँ, पेस्की छैन होला। अब अर्को एउटा पेस्की छ जगेराकोसको, जुन विगतमा त्यो डिस्टर्ब भएर यहाँ जनताहरूले काम गर्न दिएन, त्यसले कारण त्यो धरौटी पेस्की त्यो एकजना माथि मात्रै होला। यो सानो नगरपालिका छ र यहाँको जुन व्यवसायिक करहरू जुन छ, कर उठ्नु पर्ने जुन कुरोहरू छ ठिक छैन, त्यसको कारणले गर्दाखेरि अब तलब खान गाह्रो भएर तत्काल जुन छ धरौटी खाता या अर्कै खाताबाट साप्टी लिएर कर्मचारीलाई तलब खुवाइन्छ र बादमा त्यो पैसा जम्मा भइसकेपछि त्यो फेरि ट्रान्सफर हामीहरू त्यसमा यस्तो तपाईँले भन्नुभएको छ सबै काम राम्रो भइरहेको छ तर एमसिपिएममा किन उत्तीर्ण हुन सकेन? त्यही मैले भने नि, मेन कार्यकारी अधिकारीजीको अनुपस्थितिको कारणले गर्दाखेरि एमसिपिएममा हामीहरू फेल भइरहेछौँ र हाम्रो माथिबाट जुन बजेट आउँछ त्यो यो मलङमा नगरपालिकामा त्यो न्यून बजेट आउँछ वास्तवमा भन्ने हो भने, त्यसले पनि गर्दा हाम्रो विकासको जुन रफ्तार हुनुपर्ने त्यो रफ्तार हाम्रो भइरहेछ। कर्मचारीको चाहिँ केही दायित्व छैन यसमा? कर्मचारीहरू हामीहरू सबै, तर मेन गार्जियनै नभएपछि हामीहरूको अलि दायित्व अब के कसरी गर्ने हो, गर्न चाहिरहेछु तर गार्जियनै छैन भने हाम्रो अलि त्यहाँ त्यो कुरो जान्छ। उहाँ हुनुहुन्थ्यो सरलाई मलङ्गवा नगरपालिकाका निमित्त अधिकृत राजकुमार महतो। मलङ्गवासी भन्छन् कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटा कार्यालयमा एकदमै कम आउनुहुन्छ, आए पनि कर्मचारीहरू उहाँलाई भगाउन लागि पर्छन् भन्ने आरोप छ। अहिले काठमाडौँमै बसिरहेका सापकोटालाई मैले किन जानुहुन्न तपाईँ आफ्नो कार्यालय भनेर सोधेको छु। हाम्रो नगरपालिकामा यो समस्या भनेको एकचोटि आएको समस्या होइन, तराईमा चाहिँ त्यहाँको सोसियोलोजी अनुसार चाहिँ कर्मचारीहरूको पदस्थापन केन्द्रबाट नहुनु, त्यसका अतिरिक्त चाहिँ त्यहाँ स्थानीय निकाय स्थानीय शासन ऐन अनुसार आफूले आर्जन गर्नुपर्ने र आफूले जति कमाउन सकिन्छ त्यसका आर्जन कर्मचारी भर्ना गर्नुपर्नेमा आवश्यकताभन्दा बढी कर्मचारी र त्यसमा पनि कार्यालय सहायक स्तर कर्मचारी बढी छन् एउटा कुरा, दोस्रो त्यसको आय स्रोत निकै कमजोर छ। यो तिनवटा कारणबाट त्यहाँको प्रशासकीय अधिकारी लामो समयसम्म त्यहाँ बसी नराख्ने र निरन्तर फेरबदल भइराख्ने भएको हुनाले त्यहाँको आन्तरिक समस्या, त्यहाँ कर्मचारीगत समस्या, अन्य बाहिर पर्यावरणले गर्दाखेरि के समस्या थपिने क्रम बढिरहेको थियो। त्यहाँ अब अन्यत्रबाट पनि त्यो समस्या समाधान गर्ने भएका कुराहरूलाई हटाउने भन्दा पनि सबैले व्यवस्था गर्ने नेग्लिजेन्सी गर्ने भएको कारणबाट चाहिँ नगरपालिकाको अवस्था दिन प्रतिदिन बिग्रदै गएको। कहिले जानु भएको तपाईँ चाहिँ त्यहाँ? म 3 महिना भयो अहिले कार्यालयको चाहिँ विगतको लगभग सडक बत्ती पेट्रोल पम्प लगायत गर्दाखेरि 5 करोडको हारिमा नगरपालिकाले तिर्नुपर्ने रकम बाँकी छ। नम्बर एक, नम्बर दुई, कर्मचारीहरूको तलब लगभग 25-30 लाख मासिक आउँछ, त्यो अनुसार त्यसको आमदामी छैन। सरकारले दिएको विकास खर्चबाट चाहिँ कर्मचारीहरूलाई तलब खुवाउनु पर्ने हुन्छ, त्यो नियमभन्दा विपरीत कुरा हो। यो बिचमा चाहिँ एउटा कार्यकारी एउटा निजी कार्यकारीले त्यहाँ त्यो समग्र पर्यावरणको फेस गर्न सक्दैन र ऊ चाहिँ त्यहाँ जाने अनि कार्यालयका आधारभूत काम नगरी नहुने काम, त्यस्तो अहिले योजना तर्फको प्रक्रिया छ, यी कामहरू चाहिँ टुङ्गाएर अनि चाहिँ त्यहाँबाट निस्कने कसरी निस्कन सकिन्छ भन्ने युक्तिमा नै कार्यकारी अधिकृत हुँदोरहेछ भन्ने मलाई विगतको अनुभवले देखा, म आफै त्यहाँ गइसकेपछि नि त्यस्तो अनुभूति भयो। त्यहाँ गएर काम गर्दाखेरि बेलुकी सुतेको छ, बिहान 4 बजे निदाले छोड्दा मुटु ढुकढुकढुक भएको हुन्छ। त्यो मैले व्यवहारिक कुरा गरेँ, बसेर स्थिर माइन्डले ढुक्क तरिकाले काम गर्ने अवस्था कार्यालयमा छैन, त्यस अवस्थाले चाहिँ कर्मचारीहरू चाहिँ जाने अनि केही समय बस्ने अनि आउने चाहिँ चलन चलिरहेको छ। अर्को पाटोतिरबाट हेरौँ, जस्तो विविध कारणहरूले तपाईँ त्यहाँ जान सक्नुहुन्न, त्यहाँका कर्मचारीहरूकै कारण पनि हुन सक्ला, तर त्यही कारणले गर्दाखेरि त्यो नगरपालिकाको रिपोर्टिङ राम्रो नभएर त्यो नगरपालिका चाहिँ पछाडि पर्यो भने त्यसको सजाय फेरि त्यहाँको जनताले पाउनु पर्यो, किनभने अनुदान कटौती हुने भयो, जति अनुदान जान्थ्यो यहाँबाट वित्तीय आयोगबाट त्यो सबै अनुदान कटौती हुने भयो। यसको मतलब कर्मचारीहरूले गरेको गल्तीको सजाय चाहिँ त्यहाँका स्थानीय बासिन्दाले भोग्नुपर्छ जस्तो लाग्दैन तपाईँलाई? ठिकै छ, म त्यहाँ बस्न नसके पनि एमसिपिएम नेपाल स्थानीय विकास मन्त्रालयले निर्धारण गरेको एमसिपिएममा पास हुने तरिका र आधारभूत काममा एमसिपिएम फेल नहुने गरी र त्यहाँका दैनिक प्रशासनिक काम विकास निर्माण कामहरू चाहिँ लाई कुनै बाधा नपर्ने गरी चाहिँ त्यहाँबाट आउने जाने काम गर्ने हो। प्रशासनिक र विकाससँग सम्बन्धित कामलाई बाधा नपर्ने गरी त्यो कार्यालयमा व्यवस्थापन गराएर कार्ययोजना बनाएर सरकारवालालाई बोलाएर छलफल गरेर अनि सम्पूर्ण त्यहाँको अब यो हाम्रो स्थानीय सेवा प्रदायकहरू अनि नागरिक सचेतना केन्द्र वडा नागरिक मञ्च सबैलाई एक्सन प्लान बनाएर कार्ययोजना बनाएर दिएर काममा खटाएर चाहिँ आफू आउने र तोकिएको समयमा अनि उनीहरूसँग प्रतिवेदनको आधारमा मूल्याङ्कन गर्ने परिपाटी चाहिँ बसालिएको छ। मेरो कार्यकालमा चाहिँ मैले कार्यालय हेम्पर हुने गरी हानि हुने गरी म त्यसरी चाहिँ बसेको छैन। समग्रमा तपाईँले भनेको कुरा चाहिँ त्यहाँ धेरै कुरा छ। कर्मचारी आफैले पनि अब कार्यकारी एकजना बाहिरको भयो आउने जाने भयो, त्यहाँ त्यहीँका लोकल रहिथानेहरू हुनुहुन्छ उहाँहरू, त्यहाँ त भित्र यस्तो पर्यावरण छ कि कार्यकारी अधिकारीले त्यहाँ लामो समयसम्म बस्नै नदिने एउटा रणनीति सिर्जना गरेर अनि उसलाई चाहिँ मानसिक रूपमा टर्चर दिएर अनि त्यहाँबाट छिटो चाहिँ त्यसलाई भगाउने अवस्था पनि त्यहाँ देखिएको छ। के कारणले त्यस्तो गर्दा रहेछन्? उनीहरूलाई फाइदा हुन्छ त्यस्तो गरे भने? स्वच्छन्द तरिकाहरू उहाँहरू हिँड्नु भएको छ, कार्यकारी अधिकृत गइसकेपछि रुल रेगुलेसन अथवा आम पब्लिकमा नागरिक समाज सबैसँग गएर पारदर्शी तरिकाले काम सञ्चालन गर्नुपर्ने हुन्छ, ट्र्याकमा बस्नुपर्ने हुन्छ, अनुशासन बस्नुपर्ने हुन्छ, समयमा कार्यालय आउनुपर्ने हुन्छ, त्यो किसिमको प्रति उहाँहरूलाई त्यसमा बेरियर सिर्जना हुने भयो। र त्यसमा अब भनौँ नयाँ कार्यक्रममा आयो भनेदेखि अब के छ अरू तलब खाने समस्या पनि छ, जो नयाँ कार्यकारी अधिकृत जान्छ उसले चाहिँ जुन शीर्षकमा पैसा आएको त्यसैमा खर्च गर्ने, कर्मचारीले तलब खान पुगेन भने फेरि चार पाँच महिनापछि खाने भन्ने कुरा चाहिँ उसले रुल रेगुलेसन जान खोज्छ। त्यसरी जाँदाखेरि उहाँलाई के हुन्छ त त्यो विकासको पैसाबाट उहाँले तलब खान पाउनुहुन्न। कुनै पनि कार्यकारी अधिकारीले स्ट्यान्ड लिएर काम गर्यो भने उहाँहरूको तलबको लागि चार पाँच महिना ढिलो हुनसक्छ। त्यसर्थले नै उनीहरू झिरेल बनाउने कार्यकारी अधिकारीलाई हटाउने र धमिलो पानीमा माछा मार्ने प्रवृत्ति चाहिँ त्यहाँ मुख्य रूपमा देखिएको छ। यो एकदम धुरोसतै कुरा हो। यो लुकाएर चाहिँ अब कसैले डरले नभन्ने, कसैलाई अप्रिय हुन नभन्ने भन्ने कुरा त एक ठाउँमा होला, तर फ्याक्ट चाहिँ त्यही नै हो। उहाँ हुनुहुन्थ्यो मलङ्गवा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटा। कर्मचारी या त्यहाँका राजनीतिक दल उनीहरूको नजरअन्दाजी, अन्जानवश वा जानी जानी समयमा फाइल पास नगर्ने, त्यसको सजाय पाउने स्थानीयवासीले, स्थानीय निकायले पाउने अनुदान रकम कटौती हुन्छ अनि गाउँठाउँमा विकास निर्माणका काम त्यसै अलपत्र हुन्छन्। सफल हुने स्थानीय निकायलाई थप अनुदान दिनुका साथै त्यहाँ काम गर्ने कर्मचारीलाई समेत पुरस्कार दिइन्छ, तर त्यस्ता निकाय जो असफल हुन्छन् त्यहाँ जाने अनुदान रोकिन्छ तर त्यहाँका कर्मचारीलाई कुनै सजाय गर्ने व्यवस्था नै छैन। किन यस्तो? स्थानीय विकास मन्त्रालयका सहप्रवक्ता प्रेम कुमार श्रेष्ठलाई सोधौं। लगातार फेल भइराखेको यो जुन जस्तो अब काठमाडौँ महानगरपालिका नै पनि जबसम्म यो निर्देशिकाहरू कार्यान्वयनमा रह्यो अहिलेसम्म पास भएको छैन, तैपनि यो पास हुनको लागि चाहिँ अहिलेसम्म जे जति स्थानीय निकायहरू फेल भइराख्नु भएको छ उहाँहरूको चाहिँ प्रयास निरन्तर जारी छ। काठमाडौँ लगातार फेल छ, एकमात्र महानगरपालिका फेल छ। अब यसलाई चाहिँ लगातार फेल भएपछि सजायको परिमाण पनि अलिक ठुलो हुन्छ कि यसो? अब हामी स्थानीय निकायहरूको उनीहरूको आफ्नो स्रोत पनि हुन्छ, आन्तरिक स्रोत, अब सरकारले दिने अनुदानको पनि एउटा अर्को स्रोत हो। खालि सरकारबाट दिने आफ्नो स्रोतको चाहिँ उहाँहरूकोमा जाँदैन फेल भइसकेपछि, तर आफ्नो आन्तरिक स्रोतबाट चाहिँ उहाँहरूले आफ्नो कार्यक्रमहरू परिचालन चाहिँ गरिराख्नु भएकै हुन्छ। त्यसको आधारमा उहाँहरूले आफ्नो प्रयास चाहिँ अगाडि राख्नुभयो र प्रगति गर्दै जानुभयो भने पछिल्लो मूल्याङ्कनमा उहाँहरू सफल पनि हुन सक्नुहुन्छ। फेरि पनि हुनु भएन भने चाहिँ के होला भन्ने कुरा मेरो भएन भने सरकारबाट दिने अनुदानहरू चाहिँ कटौती भइराख्ने, प्रत्येक वर्ष कटौती भइराख्ने, एक्जाम कहिले दिन एक्जाम दिन नपाउने नपाउने भन्ने छैन छैन, त्यो हरेक वर्ष मूल्याङ्कन सबै स्थानीय निकायको मूल्याङ्कन चाहिँ भइराख्छ। अलिकति साङ्गुरो बनाऊ, जस्तो मलङ्गवामा पनि मैले त्यहाँको मान्छेहरूसँग कुराकानी गरेँ होइन, नगरपालिका चाहिँ अहिलेसम्मको सबैभन्दा वर्स्ट नगरपालिका छ, त्यसपछि काठमाडौँ। त्यो नगरपालिका फेल हुनुमा एउटा नगरपालिका भन्दा पनि दुई चारजना मान्छेहरू दोषी हुँदो रहेछन्, जस्तो त्यहाँको कार्यकारी अधिकृत जो अधिकांश समय त्यहाँ बस्नु हुँदैन, उहाँले समयमा यहाँबाट गएको फाइलहरू पास गरिदिनु हुँदैन, उहाँले आएको पैसाहरू समयमा विनियोजन गरिदिनु हुँदैन, ल तपाईँको यो भनेर बाँडिदिनु हुँदैन, व्यक्ति चाहिँ बढी दोषी देखिएको अवस्था हामीले पायौँ। व्यक्तिले गरेको दोष चाहिँ सिङ्गो नगरपालिकाले भोग्नुपर्ने अवस्था चाहिँ किन आउँछ? छलफलकै क्रममा पनि छ, धेरै यो समीक्षा बैठकहरूमा पनि यो प्रश्न उठ्ने गरेछ, कुनै पदाधिकारीको कमी कमजोरीले गर्दा स्थानीय निकाय त्यहाँको स्थानीय बासिन्दा नै सरकारी बजेटबाट वञ्चित हुनु हुँदैन भन्ने पनि छ। तर एउटा के हो भने कतिपय अवस्थामा त्यहाँ कार्यकारी अधिकृत बस्न सक्ने वातावरण पनि त्यहाँको समाजले बनाउनु पर्ने हुन्छ, र यो हाम्रो नगरपालिकाको पर्फर्मेन्स बढ्यो भने, पास भयो भने, धेरै बढी अङ्क ल्याउन सकियो भने हामीलाई बजेट थप पनि प्राप्त हुन सक्छ, र त्यसको लागि चाहिँ हामीले उपयुक्त वातावरण बनाउनु पर्छ भन्ने भावना चाहिँ स्थानीय जनतामा पनि हुनुपर्छ, र जो पदाधिकारी हो जसले चाहिँ आफूलाई तोकेको ड्युटी पुरा गर्नु भएको छैन र व्यक्तिगत रूपमा उहाँको लापरवाहीले गर्दा चाहिँ त्यो स्थानीय निकाय पीडित हुन परेको अवस्था यदि हो भने त्यस्तो कर्मचारीहरूलाई पनि कारवाहीको भागीदार बनाउनलाई स्थानीय तहमा भएका अरू कर्मचारी लगायत जनताले पनि सहयोग गर्नुपर्छ। तपाईँले भने जस्तै बस्ने वातावरण छैन, बढीमा 5 दिनभन्दा उहाँ बस्नै सक्नु हुँदैन, आन्तरिक कर्मचारीको कारणले होस् अथवा बाहिर समाजको कारण उहाँ 5 दिनभन्दा बढी बस्न सक्ने अवस्थै छैन, त्यही कारणले त्यो नगरपालिका चाहिँ सबैभन्दा असफल नगरपालिका भयो। कर्मचारी दोषी हो, त्यहाँको अधिकृत दोषी हो, अब उनीहरूलाई चाहिँ त्यस्तो कारवाहीको घेरामा ल्याउन सकिने अवस्था छ कि छैन? दण्ड दिने क्रममा चाहिँ यदि कर्मचारीकै कारणबाट स्थानीय निकाय फेल भएको हो, उसको चाहिँ पर्फर्मेन्स राम्रो छैन भनेदेखि त्यसको रिपोर्टिङ चाहिँ स्थानीय तहबाट पनि हुनु पर्यो र पर्सनल्ली हामीले गरेको वर्षभरिको कामको मूल्याङ्कन पनि मन्त्रालयमा हुन्छ। हरेक वर्ष हामीले साउन 7 गतेभित्र कार्य सम्पादन मूल्याङ्कन फारम भरेर पेश गर्नुपर्छ। त्यो मूल्याङ्कनमा चाहिँ यदि उसले काम राम्ररी नगरेको कारणबाट त्यो बिग्रेको हो भनेदेखि उसको कार्य सम्पादन मापन यहाँ मन्त्रालयमा हुँदाखेरि त्यसले चाहिँ असर पार्छ, उहाँहरूको बढुवा होस्, उहाँको स्तरोन्नति अथवा अरू केही कुराहरूमा ग्रेडहरूमा असर गर्छ। अब हरेक नागरिकले खुल्ला रूपमा आफूलाई कुनै स्थानीय निकाय मात्रै नभएर कुनै पनि सार्वजनिक निकायबाट उसले पाउनुपर्ने सेवा पाएन भनेदेखि त्यसको गुनासो सुनवाईको लागि हरेक कार्यालयमा सूचना अधिकारी जस्तै गुनासो सुन्ने अधिकारी, हेल्प डेस्क इत्यादिको पनि व्यवस्था छ। सँगसँगै अहिले यो हेलो सरकारबाट प्रधानमन्त्री कार्यालयमा पनि रिपोर्ट गर्न सक्ने व्यवस्था छ भने सम्बन्धित मन्त्रालय विभागमा पनि कसैले उजुर गर्न सक्छ र त्यस्तो किसिमको नकारात्मक उजुरीहरू पटक पटक आइसकेपछि त्यस्तो कार्यकारी अधिकृत अथवा पदाधिकारी माथि चाहिँ छानबिन पनि गर्नुपर्ने हुन्छ। त्यस्तो केही उदाहरण छ अहिलेसम्म? अहिले माननीय उप प्रधानमन्त्रीज्यूको नेतृत्वमा भएको अनुगमन टोलीले गरेको क्षेत्रगत सुपरिवेक्षण छ, त्यसबाट पनि धेरै कर्मचारीहरू निलम्बन गर्ने उहाँहरूलाई अब थप कारवाहीको लागि अख्तियारमा पठाउने काम चाहिँ भइरहेछ। उहाँ हुनुहुन्थ्यो स्थानीय विकास मन्त्रालयका सहप्रवक्ता प्रेम कुमार श्रेष्ठ। उहाँका अनुसार एकपटक असफलको सूचीमा रहेका भए पनि अर्को पटक आफ्नो नतिजा सुधार्न सम्भव छ। केही उदाहरण पनि छ मसँग अहिले 5 वर्षको नतिजा छ। पहिलेका 3 वर्ष असफलको सूचीमा रहेको कपिलवस्तु जिल्ला विकास समिति पछिल्लो नतिजामा भने सफल भएको छ। आर्थिक वर्ष 2065-66 लगातार 3 वर्षसम्म न्यूनतम शर्त मापनमा जिल्ला असफल बनेपछि त्यसको कारण खोजी सुझाव समेत दिन 3 छुट्टा छुट्टै समिति बनेका थिए कपिलवस्तुमा। समितिले प्रतिवेदन पनि बुझायो तर 1 वर्ष बितिसक्दा पनि जिल्ला विकास समितिले त्यसलाई सार्वजनिक गरेको छैन। प्रतिवेदन बुझाउनेहरू तत्कालीन स्थानीय विकास अधिकारी चिरञ्जीवी भण्डारीलाई प्रतिवेदन बुझाएको बताउँछन् तर अहिलेका स्थानीय विकास अधिकारी प्रतिवेदन नभेटिएको दावी गर्नुहुन्छ। लुम्बिनी एफएम रूपन्देहीका साथी इन्दिरा अर्याल कपिलवस्तु जिल्ला विकास समिति घुम्दै हुनुहुन्छ। प्रतिवेदन समिति मध्ये एउटा समितिका संयोजक हुनुहुन्छ 71 वर्षीय रामदास गुप्ता। 2039 सालदेखि 58 सालसम्म जिल्लाको तौलिहवा नगरपालिकाको निर्वाचित नगर प्रमुख भएर काम गर्नुभएका गुप्तालाई भेट्न म जीविसदेखि करिब 200 मिटर पूर्वमा पर्ने उहाँको घरमा पुगे। जीविसको कामप्रति उहाँ पटक्कै सन्तुष्ट हुनुहुन्न। उहाँको एउटै माग छ, प्रतिवेदन सार्वजनिक हुनु पर्यो। फेलर हुने को दोषी छ? सबलाई जानकारी छ, मान्छे को दोषी छ? त्यसमाथि केही पनि भएन। उप सचिव अनुभव लौ, हामी त्यहाँ धरना बसे, उहाँ अनुभव धरना तोड्नुहोस्, म कारवाही गर्छु। यहाँबाट बयान लिनुभयो, के गर्नुभयो जानुभयो, केही भएन। जसको खिलाफ हाम्रो प्रतिवेदन छ त्यही मान्छे त्यहाँ प्रमुख भएर बसेका छ भनेदेखि हामीले के हुँदैन हजुर? मलाई त केही विश्वास छैन के गर्छन्। जिल्लाको विकास काममा लागेर वर्षौं बिताउनु भएका गुप्ता सरकारी कार्यालयको काम देखेर अहिले निकै निराश हुनुहुन्छ। घरको मास्टर यदि खराब हो, मालिक खराब हो भने बच्चा पछाडिको जुन उनको सहयोगीहरू छन्, बच्चाहरू छन्, त्यो कस्तो हुन्छ? बाबु आमा राम्रो भए सन्तान पनि राम्रो हुन्छ। धरना बसेका छौँ कति दिनसम्म, हामी त्यहाँ तपाईँहरूको धरनालाई पनि सुनेन जीवी सर? त्यसो यो कुरा चाहिँ जिल्ला प्रशासन कार्यालय सिडिओहरूले पनि केही कुरा हेर्नु पर्ने नि। यसमा केहीहरूले त हेरे बोलाए 2-4 चोटि, एलडिओलाई बसाल्छु, तपाईँहरूलाई बसाल्छु, केही भएन। पूर्व नगर प्रमुख तथा प्रतिवेदन समितिका संयोजक रामदास गुप्तासँग कुराकानी गरेपछि मैले अरू सामाजिक कार्यकर्ताहरूको खोजी गरे। जीविसबाट 300 मिटर पश्चिम दक्षिणमा एउटा सामाजिक संस्थाको कार्यालय छ, म त्यहाँ पुग्दैछु। नमस्ते, म रवि ठाकुर, मधेस मानव अधिकार गृहको अध्यक्ष। जिल्ला विकास समिति वास्तवमा तीन वर्षदेखि असफल हुनु हाम्रो लागि पनि दुर्भाग्यको कुरो हो। हामी संघ संस्थाहरूले अधिकार कर्मीहरूले पटक पटक चाहिँ घचघचाउँदा पनि जिल्ला विकासले जसरी चाहिँ सफलताको सिँढी उक्लिनु पर्ने त्यो प्रयास गरेको छैन। तीन वर्ष असफल हुँदाखेरि एक वर्ष त बजेट नै आएन, दुई वर्ष चाहिँ एक एक करोड गरेर 2 करोड बजेट चाहिँ घटेर आयो। यसले गर्दा जिल्लामा हुने विकास नै अहिले प्रभाव परिरहेको अवस्थाहरू छ। भौतिक पूर्वाधारका कुराहरूमा पनि अल्पत्रमै प्रयास छ र त्यसपछि गाविस अनुदान बजेटहरूमा पनि चाहिँ त्यो एमसिएममै फेल भएकोले गाविस अनुदान बजेटहरूमा पनि कमी भएको छ। स्थानीय समुदायका मानिसहरू चाहिँ कस्ता खालका सुविधाबाट अवसरबाट वञ्चित हुनुपर्ने स्थिति छ? बजेट कटौतीले गर्दाखेरि लक्षी समुदायका व्यक्तिहरूलाई चाहिँ जुन प्रत्यक्ष रूपले राज्यले लक्षी समुदायको लागि चाहिँ छुट्याएको बजेटहरू छ त्यसमा पनि असर परेको छ भने गाउँघरमा हुने विकास बाटोघाटो पुल पुलेसाहरूमा पनि त्यो असर परेको हामीले महसुस गरेका छौँ। प्रतिवेदन सार्वजनिक गर्नको लागि सूचनाको हकको प्रयोग पनि भएको छ तर सार्वजनिक हुने छाँटकाट अझै देखिँदैन, त्यसैले संस्थाले चाहिँ अदालतसम्म जाने सुरु गर्दैछ। हामीले जिल्ला विकासले असफल हुने कारणहरू के हो, त्यसले परेको प्रभावहरू के हुन्, समग्रमा चाहिँ बजेटको अवस्थाहरू के छ भनेर हामी सबै डकुमेन्ट्सहरू माग्दाखेरि आज लगभग महिनौ दिन भन्दा बढी भइसक्यो। सूचनाको हक अन्तर्गत पनि माग्दाखेरि जिल्ला विकासले उपलब्ध गराएको छैन। यसले के भन्दाखेरि हामी अधिकार कर्मी सामाजिक कार्यकर्ताहरू र जिल्ला विकासको बीचको जुन एउटा भातृत्व बढ्नु पर्ने त्यो घट्ने अवस्थामा हामी गइराखेका छौँ र हामी यदि सूचनाको हक अन्तर्गत पाउनु पर्ने जुन त्यहाँबाट रेकर्डहरू छ त्यो यदि पाउन सकेन भने हामी चाहिँ जिल्ला विकास विरुद्ध चाहिँ अदालती प्रक्रियाबाट निर्णयहरू चाहिँ लिने चाहिँ काम गर्नेछौँ भन्ने हामीलाई लाग्छ। ठाकुरको गुनासो र सुझाव सुनेपछि म जीविस कार्यालयतिर लागे। जिल्ला असफल भयो भन्ने नकारात्मक सन्देश जानु, जिल्लाको बजेट पनि घट्नु, यसैले होला जीविसमा चहल पहल पनि एकदमै कम छ। सेवा लिन आउनेहरू जसलाई सोधे पनि आशा होइन निराशताकै कुरा बढी भेटियो। नमकुमारी श्रेष्ठ, धनकौली गाविस, वार्ड नम्बर 9 चेत्रादेखि पर्छ। त्यहाँ आउने महिलाहरूको बजेट पनि कम हुने भयो अनि गाविसको बजेट पनि कटौती हुने भयो। टिका खनाल, राजपुर गाविस। अब जीविस नै फेल भएपछि आएको कामहरूको फर्चोट गर्न नसकेर पैसा रिटर्न फर्काउँदाखेरि त दुःखै लाग्छ नि सबैलाई। के कुरामा असर परेको छ तपाईँहरूलाई चाहिँ? हामीलाई त सबै कुरामा पर्यो नि त। अब जिल्ला नै फेल भयो भने गाविसमा थोरै पैसा हुन्छ, गाविस नै फेल हुन्छ, अनि महिला तथा बालबालिकाको क्षेत्रमा पुरा काम गर्न पाइन्न, तालिमहरू ट्रेनिङहरू लगायतदेखि लिएर सबै कुराहरू गर्न पनि नपाउँदा दुःख त सबैलाई लाग्छ नि। उपभोक्ताहरूसँग कुरा गरेपछि म जीविसको योजना शाखामा पुगेँ। किन असफल भयो कपिलवस्तु जिल्ला र यसको असर के छ, मैले योजना तथा अनुगमन शाखा प्रमुख दिपेन्द्र रेग्मीसँग कुरा गर्दैछु। सामान्य कुराहरूमा मात्रै असफल भएको छ, जीविसले कामै नगरेर असफल भएको भन्ने चाहिँ होइन। हाम्रो चाहिँ मासिक रूपमा रिपोर्टिङ गर्ने, चौमासिक रूपमा रिपोर्टिङ गर्ने लगायतका यी कागजी कामहरू हुन्छन्, यी कागजी कामहरू कहिले काहीँ गर्दाखेरि पनि अब हामीले यहाँबाट गर्दा गर्दै पठाउँदा पनि मन्त्रालयमा सही समयमा नपुग्ने कारणले नै असफल भएको हो। प्रतिवेदन सार्वजनिक गर्न भनेर सूचनाको अधिकार अन्तर्गत हाम्रो पत्रकार मित्रहरूले चाहिँ यहाँ निवेदन दर्ता गर्नुभएको थियो, तर चाहिँ हामी एलियो साहब र म दुवै करिब करिब एकै समयमा आएको, आउँदाखेरि हामीलाई प्रतिवेदन के छ कहाँ छ भन्ने हामीलाई नै जानकारी छैन। र अर्को कुरो, मन्त्रालयबाट एउटा कमिटी गठन गरेको रहेछ, मन्त्रालयले गरेको प्रतिवेदन मन्त्रालयसँग नै छ, अब जीविसमा कहाँ छ को कर्मचारीसँग छ हामीलाई जानकारी छैन। र यहाँ राजनीतिक दलहरूबाट पनि एउटा सुझाव समिति भन्न मिल्छ त्यसलाई, सुझाव समितिले प्रतिवेदन जिल्ला विकासमा बुझाएको हो भन्ने सुनिन आएको हो, तर चाहिँ के छ कसो छ यो बारे म चाहिँ अनभिज्ञ छु। आर्थिक वर्ष 68-69 भने जिल्ला सफल भएको छ, यसबाट केही आशा पनि पलाएको छ। लगातार 3 पटकसम्म न्यूनतम शर्त मापनमा भएको असफलताले जिल्लावासी निराश छन्, तर स्थानीय विकास अधिकारी र योजना प्रमुखको कुरा सुन्दा अब त्यस्तो स्थिति आउँदैन कि भन्ने पनि देखिन्छ। तर यो कुरालाई व्यवहारमा लागू गर्न र प्रतिवेदन सार्वजनिक गरी आम जिल्लावासीमा विश्वास दिलाउनु चाहिँ जरुरी छ। नेपाल चौतारीका लागि कपिलवस्तुबाट फर्केपछि रेडियो लुम्बिनी मणिग्राम रूपन्देहीबाट म इन्दिरा अर्याल। स्थानीय निकायमा चुनाव नभएको 10 वर्ष नागिसक्यो। गाउँ विकास समिति, नगरपालिका, जिल्ला विकास समिति लगायतमा निर्वाचित पदाधिकारी नभएकाले उनीहरूले गर्ने काम स्थानीय स्तरमै सरकारी कर्मचारीहरूले गरिरहेका छन्। जननिर्वाचित प्रतिनिधिले गर्ने काम कर्मचारीले गर्दा सजिलो अप्ठ्यारो के छ? पोखराका साथी कृपा भण्डारीले पोखरा नगरपालिकाका कर्मचारीलाई भेट्नु भएको छ। म गोविन्द प्रसाद भण्डारी, 2 वर्ष अगाडिदेखि कास्की जिल्लाको सिद्ध गाविसमा गाविस सचिव नासु स्तर पदमा चाहिँ कार्यरत छु। हामीले यो प्रशासनिक र गाविसमा बस्ने यो दैनिक कार्य सञ्चालन गर्ने बावजुद पनि हामीले प्रतिनिधिहरूले गर्नुपर्ने जुनसुकै कामहरू जस्तो वडा स्तरमा जाने उपभोक्ता समितिहरू गठन गर्ने त्यहाँबाट योजनाकै विकास निर्माणकै कामहरूमा चाहिने समुदाय स्तरमा चाहिने सहभागी हुने र उनीहरू समुदायबाट गर्नुपर्ने कामहरू जस्तो चाहिने योजनाको तर्जुमा योजनाको चाहिने लगत इस्टिमेट उपभोक्ता निर्माण समिति यी गठन गर्नलाई चाहिँ हामीले जनप्रतिनिधिले विगतमा गरिरहेको कामहरू पनि हामीहरूले थप जिम्मेवारीका साथ हामीले काम गर्नु परेको छ। सिद्ध गाविसमा गौरी पोखरी खाल्टे टाकान्जा मोटर बाटो तपाईँहरूले निर्माण गर्दाखेरि अब प्राविधिक पक्षहरू जस्तो अब त्यहाँ कति ढुङ्गा माटो लाग्छन् भन्ने कुराहरूका कुरा आए, त्यस्तोमा चाहिँ काम गर्दा चाहिँ कतिको कठिनाई पर्यो, कसरी गर्नुभयो, आउँछ त्यस्तो काम गर्न तपाईँलाई? त्यो काम त अब त्यहाँ सबै उपभोक्ताहरू चाहिने सम्मिलित भएको काम भएका हुनाले त्यसबाट चाहिने कसैले ढुङ्गा ल्याउने, कसैले माटो ल्याउने, कसैले माटो खन्ने, कसैले ढुङ्गा निकाल्ने, अनि त्यसमा चाहिँ हामीले प्राविधिक हिसाबले गर्ने काम जुन ज्यामीबाट गराइन्छ भने हामीले गर्नुपर्ने रेखदेख गर्नुपर्ने कोबाट गराउने, कसरी गराउने, जनतालाई कसरी सहभागी बनाउने, जनश्रमदानहरू कसरी जुटाउने, ती कामहरूमा हामीले चाहिने समय लगाएर काम गर्छौ। तपाईँ आफूलाई चाहिँ कस्तो समस्या परिरहेको छ, यो सबैतिर घुम्नु पर्दा, सबैतिर ध्यान दिनु पर्दा, सबैतिर सहभागिता जनाउनु पर्दा? समस्या त हामीले दिनुपर्ने सेवा अझै कतै छुटिरहेको पनि हुन सक्छ कि त्यस्तो सेवा नछुटिदिए हुन्थ्यो, अब अलिकति कसैले सहयोग गरिदिएदेखि कुनै काममा यो सेवा दिन हामीले छुट्न पर्ने थिएन भनेर हामीलाई त्यस्तो फिलिङ भइरहेको। जस्तो तपाईँ सिद्ध गाविसको सचिव तर पोखरा सदरमुकाममा आएर जीविसमै बसेर भनौँ न सेवा दिइरहनु परेको छ, होइन त्यो त्यस्तो चाहिँ हामीले त्यहाँ आएर सेवा दिनुपर्ने भन्ने कुरा होइन। अब यो जनताको माग के छ भन्दाखेरि हाम्रो अब सदरमुकामदेखि धेरै टाढा भएको सिद्ध गाविस भएका हुनाले उहीँ गाविसमै बसेर हामीले काम सेवा दिनखेरि अब जस्तो नागरिकै बनाउँदाखेरि त्यहाँ सिद्ध गाविस आएर नागरिकता बसेर नागरिकता सिफारिस गर्न अलिकति असहज भयो। कस्तो भन्दाखेरि उनीहरूसित फोटो चाहिन्छ, त्यहाँ नागरिकता सिफारिसमा चाहिँ फोटो टाँसेर फोटो प्रमाणित गरेर पठाउनु पर्ने हुन्छ, अनि फोटो लिएर आइदिएका हुँदैनन् उनीहरूले, सिफारिस फारम मात्रै दिएर उनीहरूलाई जाऊ भनेर पोखरा पठायो भने झन् उल्टो र डबल पर्ने, उनीहरू फोटो खिचेर फेरि खाल्टे गएर फेरि सही लाएर यस्तो किसिमले चाहिने फेरि पोखरा आउनु पर्ने र दोहोरा झन्झट र बढी खर्चिलो हुने भएका हुनाले हामीले प्राय एका दुई कामहरूको हाम्रो तालुकी अफिसको चाहिने जुन कामहरू पर्छ सिलसिलेबार आउनु पर्ने समयभन्दा पनि अगावै जनताको कामको खातिर हामी पोखरा आएर काम गरिदिनु पर्ने मात्रै हो र चलाइएकै छ, अहिलेसम्म आइएकै छ। मेरो नाम इन्द्र कुमारी, ढिकुर पोखरी गाविस सचिव है कास्कीको। तपाईँ अहिले चाहिँ केमा व्यस्त हुनुहुन्छ? हजुर, म अहिले परिषदमा छ, हाम्रो यो अहिले यो महिनाभरिमा पुसको अन्त्यसम्म हाम्रो यो परिषद भ्याउनुपर्छ, म अहिले त्यसमै व्यस्त छु। पछिल्लो पटक गाविस सचिवको हैसियतले गाविसमा भए गरेका कुनै प्राविधिक कामहरूमा तपाईँ समावेश हुनुभयो? हजुर, अहिले हाम्रो हालसालैको भन्नुपर्दा हाम्रो यो निवारेको ढिकुर पोखरी गाविसको निवारे भनेदेखि होइन धम्बुससम्म हाम्रो सडक बाटो त्यसमै पुरा भएछ। पुरा भयो त्यो बाटो? अनि बाटो बनाउने काम गाविस सचिवको हो र? त्यो त होइन, अहिले चाहिँ होइन, जिम्मेवारी सबै दिनुपर्छ, एउटा राष्ट्र सेवक भएको नाताले कर्मचारीले अब एउटा प्रशासनिक कार्यमा जिम्मेवारी भए पनि हामीले बाहिर पनि हेर्नुपर्दा हामीलाई अलि अप्ठ्यारो परेको छ। उहाँहरू भइदिए वा सायद हामीलाई काममा है धेरै सजिलो पनि हुन्थ्यो, अहिले चाहिँ धेरै जिम्मेवारी लिएर कामहरू अघि बढ्नुपर्छ हामीले। विशेष गरी त्यो बाटो निर्माण गर्दा सेवाग्राहीले र त्यहाँका मानिसहरूले चाहिँ मन पराएका छन् कामहरू? हजुर, अब उहाँले मन नपराए पनि बाध्यताले नै उस गर्नुपर्छ, तर पनि हामीले त्यस्तो अप्ठ्यारो पारेर आफूले गर्ने क्षमतासम्म हामीले गरेका छौँ। उहाँहरूले मन पनि पराइराख्नु भएको छ, एक्लै मान्छेले धेरै ठाउँमा अनुगमन पनि गर्नु पर्यो है, आफ्नो प्रशासनिक काम पनि छँदैछ, यसमा थोरै टाइममा धेरै काम गर्नु पर्दा अलिक गाह्रो भइरहेको छ। स्थानीय निकायको नतिजाको आधारमा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय निकाय वित्तीय आयोगबाट अनुदान स्वरूप जाने पैसामा घटबड हुन्छ, तर यो नतिजा सधैँभरि भइरहने चाहिँ होइन। आफ्नो काममा पारदर्शिता र अनुशासन देखायो भने अर्को पटकको परीक्षामा सबै स्थानीय निकाय पास हुन सक्छन्। स्थानीय निकाय पास हुनु भनेको सुशासन र पारदर्शिता बढ्नु हो अनि विकास पनि बढ्नु हो। अहिले भइरहेको परीक्षामा सबै स्थानीय निकायहरू पास हुन् हाम्रो शुभकामना। आज हामीले स्थानीय निकायको न्यूनतम कार्य सम्पादन मूल्याङ्कनको आधारमा हुने सफलता र असफलताको कुरा गर्यौं। तपाईँलाई कार्यक्रम सुनिसकेपछि केही भन्न मन लागेको छ भने हामीलाई एसएमएस मार्फत पठाउन सक्नुहुन्छ। त्यसका लागि मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्नो कुरा लेखेर हाम्रो नम्बर 5500 पठाउनुहोस्। तपाईं हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ। त्यहाँ हाम्रो पेज हो www.facebook.com/nepalchautari.afn। यो कार्यक्रम तपाईँ हाम्रो वेबसाइट www.afn.org.np मार्फत चाहेको बेला सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रम यति नै। अर्को हप्ताको नेपाल चौतारीमा अर्को विषयका साथ उपस्थित हुनेछौँ। आजलाई नेपाल चौतारीको उत्पादन टोलीसँगै प्रविधिज्ञ राजेन्द्र रिजाल र म गणेश आचार्य बिदा हुन्छौँ। नमस्कार।